Book 2 76 76 ابداء الاسباب 2 كارن دينا لماذا لم تأتي؟ تو كا الا نهيس تو كا الي نهيس तू का आला नहीस तू का आली नहीस كنت مريضا मी आजारी होतो मी आजारी होते انا لم آتي لاني كنت مريضا मी आलो नाही कारण मी आजारी होतो मी आले नाही कारण मी आजारी होते لماذا هي لم تأتي ती का आली नाही ती का आली नाही كانت تعبانة ती दमली होती ती दमली होती هي لم تأتي لأنها كانت تعبانة ती आली नाही कारण ती दमली होती ती आली नाही कारण ती दमली होती لماذا لم يأتي तो का आला नाही तो का आला नाही لم يكن عنده رغبه त्याला रुची नव्हती त्याला रुची नव्हती لم ياتي لانه لم يكن عنده رغبه तो आला नाही कारण त्याला रुची नव्हती तो आला नाही कारण त्याला रुची नव्हती لماذا لم تأت तुम्ही का आला नाहीत तुम्ही का आला नाहीत سيارتنا معطلة आमची कार बिघडली आहे आमची कार बिघडली आहे لم نأتي لأن سيارتنا معطلة आम्ही नाही आलो कारण आमची कार बिघडली आहे आम्ही नाही आलो कारण आमची कार बिघडली आहे لماذا لم يأتي الناس؟ لوك كا نهي آلي؟ لوك كا نهي آلي؟ قد فاتهم موعد القطار. تانشي ترين سوكلي. تانشي ترين سوكلي. لم يأتوا لأن موعد القطار قد فاتهم. تي نهي آلي. كارن تانشي ترين سوكلي. تي نهي آلي. كارن त्यांची ट्रेन चुकली لماذا انت لم تاتي तू का आला नाहीस तू का आली नाहीस तू का आला नाहीस तू का आली नाहीस لم يسمح لي मला येण्याची परवानगी नव्हती मला येण्याची परवानगी नव्हती لم اتي لاني لم يسمح لي मी आलो नाही कारण मला येण्याची परवानगी नव्हती मी आले नाही कारण मला येण्याची परवानगी नव्हती